नमस्कार सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संविधान सभाको बैठकमा राज्यको पुनर्संरचना र शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामाथि छलफल हुँदै माओवादीले संसद बैठक आज पनि चल्न नदिने। अन्तर्राष्ट्रिय दुग्ध दिवस नेपालमा पनि मनाइँदै उत्पादनमा सुधार हुन थाले पनि नेपाल अझै दुधमा आत्मनिर्भर हुन बाँकी। अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एकजना अमेरिकी सैनिक 5 वर्षपछि मुक्त। एक सैनिक छुटाउन 5 अफगान कैदी रिहा। र आइपिएलको 7 संस्करणको उपाधिका लागि आज पन्जाब र कोलकाता भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। संविधान सभामा आज पनि अघिल्लो संविधान सभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामाथि छलफल हुँदैछ। बिहान 11 बजे बस्ने अभिलेख अध्ययन तथा निर्कुल समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँडको विषय अघिल्लो संविधान सभामा सर्वाधिक विवाद भएका मध्येको एउटा विषय हो। यसबीच नेकपा माओवादीले आज पनि व्यवस्थापिका संसदको बैठक चल्न नदिने बताएको छ। बजेट अधिवेशनको पहिलो दिनमै बैठक अवरुद्ध गरेको एकीकृत माओवादीले आफूले उठाएका विषयका बारेमा अहिलेसम्म सत्तारूढ दलसँग छलफल हुन नसकेकाले बैठक चल्न नदिने बताएको हो। मुख्य सचेतक गिरिराज मणि पोखरेलले उच्च स्तरीय राजनैतिक समिति गठन संविधान सभा चुनावमा भएको धाँधलीको छानबिन गर्न संसदीय समिति गठन गर्ने लगायत 4 बुँदे सहमति कार्यान्वयन गर्ने बारे छलफल समेत तय हुन नसकेको भन्दै आज पनि बैठक चल्न नदिने बताउनुभयो। संसद बैठक अवरुद्ध भएपछि सरकारले प्री बजेटका लागि गर्न लागेको छलफलको प्रस्ताव पेश हुन सकेको छैन। सरकार ले जेठभित्रै नयाँ बजेट ल्याउने तयारीका साथ संसदमा प्री बजेट छलफल गर्ने बताए पनि बैठक अवरुद्ध हुँदा छलफल हुन सकेको छैन। एकीकृत नेकपा माओवादीले आज नेताहरूको कार्य विभाजन गर्ने भएको छ। हिजो केन्द्रीय कमिटिको बैठकमा पेश भएको कार्ययोजना प्रस्ताव अनुसार आज छलफल भएर कार्य विभाजन हुने ए माओवादीले जनाएको छ। शीर्ष नेतृत्वको कार्य विभाजनको प्रस्ताव गरेको छ। हिजोको कार्य विभाजन प्रस्ताव अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टी वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धान उपाध्यक्ष नारायण काज श्रेष्ठलाई अन्तर्राष्ट्रिय उपाध्यक्ष पुष्पबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग संयोजकमा राखिएको छ। सचिव टोपबहादुर रायमाझीलाई सदन र संसदीय दलको उपनेता सचिव वर्षमान पुनलाई स्कुलिङ विभाग र सचिव गिराजमणि पोखरेललाई सदनमा सचेतकको जिम्मा दिएको छ। बैठकले आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजरेल रहने प्रस्ताव गरेको छ। हिजोको प्रस्ताव अनुसार आज छलफल गरेर अन्तिम टुङ्गो लगाउने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। नेकपा एमाले आजदेखि 9 महाधिवेशनमा पेश हुने अध्यक्ष झलनाथ खनालको राजनैतिक दस्तावेजमाथि छलफल गर्ने भएको छ। आगामी असारमा 25-29 गतेसम्म हुने 9 महाधिवेशनको तयारी र दस्तावेजमाथि छलफल गर्न आज केन्द्रीय कमिटिको बैठक बोलाइएको छ। बिहान 11 बजे पार्टी कार्यालय बल्कमा बस्ने बैठकमा अस्तिको बैठकमा अध्यक्ष खनालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ। एमाले प्रवक्ता प्रदीप ग्यावालीले आजबाट केन्द्रीय सदस्यहरूले माथि बनाई राख्न सुरु गरेपछि महाधिवेशनको अरू तयारीका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो। भावी नेतृत्वको लागि नेकपा एमालेमा औपचारिक रूपमै गुटगत उम्मेद्वार घोषणा भएका छन्। पार्टीभित्र स्थापित नेतादेखि जिल्ला तहका कार्यकर्ता पनि दुई कित्तामा उभिएका छन्। उनीहरूले वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओलीलाई आफ्नो अध्यक्षको रूपमा अघि सारेका छन्। नव महाधिवेशनका लागि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले हिजो उम्मेद्वारी घोषणा गरे।

ब्रिगेडलाई 5 वर्ष नियन्त्रणमा राखेर तालिबानले मुक्त गरेको छ। आफ्ना सैनिकलाई छुटाउन अमेरिकाले ग्वान्टिनामो बेको जेलमा रहेका 5 जना अफगान कैदीलाई रिहा गरेको छ। ती कैदीलाई अमेरिकाले यो विषयमा मध्यस्थता गरिरहेको कतारको जिम्मा लगाएको छ। ब्रिगेडेल तालिबानको नियन्त्रणमा रहेका एकमात्र अमेरिकी सैनिक थिए। अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिगेडेलको रिहाई युद्ध क्षेत्रमा कुनै पनि सैनिकलाई नछाड्ने प्रतिबद्धता अनुसार नै भएको बताएको बिबिसीले जनाएको छ। सन् 2009 जुन 30 तारिकमा तालिबानले अपहरण गरेका ब्रिगेडेललाई शनिबार बेलुकी मुक्त गरिएको बिबिसीले जनाएको छ। खेल समाचार इन्डियन प्रिमियर लिगको 7 संस्करणको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। उपाधिसँगै पन्जाबलाई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका समेत मिलेको छ। दुवै टोलीले उपाधि जित्ने दावीसहित तयारी गरिरहेका छन्। खेल बेलुका 8 बजेपछि सुरु हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान सभाको बैठकमा आज राज्यको पुनर्संरचना र शक्ति बाँडफाँड समितिको प्रारम्भिक मसौदामाथि छलफल हुँदै माओवादीले संसद बैठक आज पनि चल्न नदिने। अन्तर्राष्ट्रिय दुग्ध दिवस नेपालमा पनि मनाइँदै उत्पादनमा सुधार हुन थाले पनि नेपाल अझै दुधमा आत्मनिर्भर हुन बाँकी। अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एकजना अमेरिकी सैनिक 5 वर्षपछि मुक्त। एक सैनिक छुटाउन 5 अफगान कैदी रिहा। र आइपिएलको 7 संस्करणको उपाधिका लागि आज पन्जाब र कोलकाता भिड्दै। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय।